तिम्रो सिउँदो फुल्न सकिन कति कमजोर रहेछ रहर तिम्रो आँसु बुझ्न सकिन I'm so glad I'm here. I'm so glad I'm here.